वरदान हो कि श्राप हो, पुण्य हो कि पाप यो, माया हो यो कि चीज चीज। सबै को लागि माया हो यो के चीज, वरदान हो कि श्राप यो, कसैलाई लाग्छ नम्बरी सुन्छै, कसैलाई लाग्छ सस्तो पितल झै, कोही रुन्छन् यही मायामा, कोही हाँस्छन् यही मायामा, उजाडी दिन्छ यसैले संसार, बसाई दिन्छ कसैको घरमा, हो वरदान हो कि श्राप यो, पुण्य हो कि पाप यो, यो माया हो यो के चीज, यो माया हो यो के चीज। बदनामी बन्छ पुजिन्छ माया कहिले मन्दिरमा, लिलामी भए कहिले बजारमा, जस्तो भए नि स्वीकार हुन्छ, समय सँगै नै बदलिरहन्छ, हो वरदान हो कि श्राप यो, पुण्य हो कि पाप यो, हा।